अभिषेक प्रताप शाह, रुक्मिणी चौधरी, हरिचरण शाह लगायत रहेका छन्। काठमाडौँबाट जाने 33 सदस्य टोलीमा 3 बेजिङबाट थपिनेछन् भने एक्सपोमै भाग लिन आपूर्ति मन्त्री सुनिल थापा सहितको 3 सदस्य टोली हिजो नै प्रस्थान गरिसकेको छ। सिरियाका राष्ट्रपति बसर अल असद तेस्रो कार्यकालका लागि पनि राष्ट्रपति पदमा निर्वाचित हुनुभएको छ। उहाँले 88.7% मत प्राप्त गरी पुनः निर्वाचित हुनुभएको हो। असदका प्रतिद्वन्दी असाद मेहर हजारले जम्मा 3.2% तथा हसिन अल नुरीले 4.3% मत मात्रै प्राप्त गर्नुभयो। विद्रोहीको नियन्त्रणमा रहेका सिरियाका उत्तर र पूर्वी भागमा भने मतदान हुन सकेको छैन। सरकारको नियन्त्रणमा रहेका क्षेत्रहरूमा मात्रै मतदान भएको हो। 3 लामो सङ्घर्षमा 10,000 ज्यान गुमाएका छन् भने लाखौँ विस्थापित भएका छन्। असद पुनः निर्वाचित भएपछि त्यहाँ जारी द्वन्द तत्काल समाधान हुने सम्भावना कम भएको बताइएको छ। र ब्राजिल विश्वकपको अभ्यास खेलमा अर्जेन्टिनाले त्रिनिदाद एन्ड टोबागोलाई पराजित गरेको छ। गैराति भएको खेलमा अर्जेन्टिनाले त्रिनिदाद एन्ड टोबागो माथि 3-0 जित निकालेको हो। रोड्रिगो प्यासियोले पहिलो हाफको अन्त्यमा अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाए। गोन्जालो हिगुइन 15 मिनटमै घाइते भएपछि उनी मैदान प्रवेश गरेका थिए। यसअघि 45 मिनटमा लियोन मेसीले एकै बल अघि बढाएर दिएको पासमा किपर बिट भए पनि गोल गर्न चुकेका थिए। 51 मिनटमा मिडफिल्डर जाभियर मस्चेरानोले अग्रता दोब्बर पारे। मेसीको फ्रिकिक पोस्टमा लागेर फर्किएको बलमा उनले गोल गरेका हुन्। हवस् त, अपराह्न 4 बजेको अर्पण खबर सकियो। अनिता अर्याल बिदा भए, नमस्कार।